रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर कर्णप्रिय सुमधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक झंकार हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा सुन्न नभुल्नु होला कार्यक्रम लोक झंकार अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो कार्यक्रम लोक झंकार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य सुन्नुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम लोक झन्कार र कार्यक्रम लोक झन्कारको हरेक नवीनतम बसाइहरूका साथमा हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको यात्रा तय गर्नका लागि उपस्थित हुने गर्दछौँ र व्यवसायमा तपाईँले नै रुचाउनुभएका विविध भाकाहरू अगाडि सार्छौँ कहिले त कहिले पुराना भाका बजाउँछौँ कहिले नयाँ भाका बजाउँछौँ कहिले कलाकार मित्रसँग कुराकानी गर्छौँ र कहिले लोकसङ्गीतको बारेमा जानकारी दिन्छौँ आजको यो शुक्रबारीय बसाई जानकारीमूलक बसाई हो तपाईँलाई थाहा नै छ स्वयंरूप आज पनि हामी उपस्थित भएका छौँ यो बसाईमा र तपाईँलाई लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर जानकारी दिने हाम्रो अभियान एकैछिनपछि सुरु हुने नै छ यति बेला भने एउटा सुमधुर साङ्गीतिक आवाज लोक भाका अगाडि बढाउँछु यो भाका पछि विविध जानकारीका साथमा म उपस्थित हुनेछु यति बेला भने यो एउटा मिठो खालको भाका केवल तपाईँका लागि हिमाल झुकला समुद्र शुक्ला सक्दिनमा पछिल्लो समयमा एउटा चर्चाको शिखरमा अगाडि बढ्दै गरेको यो भाका तपाईँको लागि मैले अगाडि बढाएँ र यति बेला नेपाली लोक साङ्गीतिक बजारका केही खैला मैला समाचारहरू म तपाईँको लागि अगाडि बढाउँदैछु र खैला मैला चलेको हो पशुपति शर्माको गीतको कारणले र सधैँ पशुपति शर्मा विविध शब्दहरूका कारण लयका कारण आफ्नो गायनीका कारण नेपाली लोक साङ्गीतिक बजारमा सधैँभरि चर्चित भइरहने गायक हुन्। यति बेला उनी फेरि एकपटक चर्चित भएका छन् तर यसपटक गीत गाएर चर्चित भएका छैनन्, पहिला गाइसकेको एउटा गीतका कारण चर्चित भएका छन्। आजकल मेरो के बस्यो बानी पढाइतिर झ्याप्पै ध्यान नजाने, क्याम्पस पढ्न आउने सरले उता पढाउने, हामीले आँखा जुदाउने चित्त बुझाउने, यो गीत कक्षा सातको किताबमा छापिएपछि भएको खैला बैलाको समाचार म तपाईँको लागि अगाडि बढाउँदैछु। पछिल्लो समयमा चर्चित गायक पशुपति शर्माको गीत आजकल मेरो के बस्यो बानी, यो उरन्ठ्याउलो गीतले परिचित हुँदाहुँदै पनि कक्षा सातको पाठ्यपुस्तकमा यो गीत परेको छ। पाठ्यपुस्तकको बायाँतिर निलो मसीमा गीत र दायाँतिर माइक्रोफोन समाएर बल जफती मुख च्यात्र गाइरहेको बालकको कार्टुन चित्र देखाइएको छ। घर परिवारमा सबैसँगै रहेको समयमा सुन्नलाई समेत अप्ठ्यारो मानिने गीत नेपाल सरकारबाट स्वीकृत कक्षा सातको सामाजिक अध्ययन तथा जनसङ्ख्या शिक्षा पाठ्यपुस्तकको पेज नम्बर 59 छापिएपछि यो खैला बैला अगाडि बढेको हो। जुन पाठ्यपुस्तकलाई धेरैजसो निजी विद्यालयहरूले विद्यार्थीलाई पढाउनका लागि छनौट गरिसकेका छन्, यसबाट एकातिर निजी स्कुलहरूले पाठ्यपुस्तक छनौटमा पाठ्यपुस्तकको गुणस्तरीयता हेर्छन् हेर्दैनन् भन्ने प्रश्न चिन्ह उभिएको छ भने अर्कोतिर नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकहरूले प्रकाशन गरेको पाठ्यपुस्तकको स्वीकृति कसरी गर्छ भन्ने जिज्ञासा समेत बढाएको छ। त्यस्तै पाठ्यक्रम विकास केन्द्रका विषय विज्ञहरूको विशेषज्ञताप्रति नै आशंका पैदा गरिदिएको छ। यो पाठ्यपुस्तक अल्फाबेट बुक्स प्रणाली काठमाडौँले नयाँ पाठ्यक्रम अनुसार तयार गरी शैक्षिक सत्र 2071 बजारमा ल्याएको हो। यसै वर्षदेखि कक्षा सातको पाठ्यपुस्तक नयाँ पाठ्यक्रम अनुसार सरकारी र निजी प्रकाशन गृहले प्रकाशन गरेका छन्, जसलाई विषय विशेषज्ञको सिफारिसबाट मात्रै पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिने गर्दछ। नेपाल सरकार शिक्षा मन्त्रालयले नै उच्छृङ्खल गीत तथा नृत्यलाई विद्यालयमा निषेध गरेको अवस्थामा यस्तै झल्को दिने खालको गीतलाई किशोर अवस्थाका बालबालिकाहरूलाई पढाउन स्वीकृति दिनु कत्तिको जायज हो बहसको विषय बनेको छ। नेपाल सरकारले नै गत असार 1 गते विद्यालयमा गाइने गीत र नृत्यको विषयमा निर्देशन दिएको थियो। शिक्षा विकासले सबै जिल्ला शिक्षा कार्यालयमा पत्रचार गरी विद्यालयमा सञ्चालन हुने विभिन्न समारोह, वार्षिक कार्यक्रम, अभिभावक भेला लगायतका विदेशी गीत सङ्गीत र नृत्यलाई पूर्ण रूपमा रोक लगाई नेपाली लोक संस्कृति र राष्ट्रियता झल्कने गीत सङ्गीत र नृत्यहरू मात्र समावेश गर्न निर्देशन दिएको थियो। कक्षा सातको सामाजिक अध्ययन तथा जनसङ्ख्या शिक्षा पाठ्य पुस्तकको युनिट 2 को हाम्रो सामाजिक मूल्य र मान्यताको 6 पाठ नेपाली लोक संस्कृतिको लागि लोकगीतहरू भागमा उक्त गीत उदाहरणको रूपमा दिइएको छ, जुन पाठमा लोक साङ्गीतिक बाजाहरू र लोकनृत्य बारे पनि जानकारी दिएको छ। पाठमा लोकगीतको भागमा लोकगीत उत्तेजित रूपमा भित्री आत्माबाट गाइन्छ, जसले आफ्नै सांस्कृतिक मूल्य र मान्यताको अर्थ राख्छ, जुन एक पिँढीबाट अर्को पिँढीमा सर्दै जान्छ भनिएको छ। कक्षा सातका विद्यार्थीहरूलाई करिब 12-15 वर्षका उमेरका हुन्छन् कक्षा सातका विद्यार्थीहरू। यो किशोर अवस्थाको उमेर मनोविज्ञानका हिसाबले चञ्चलपनको अवस्था हो, शारीरिक विकाससँगै संवेगात्मक रूपमा यो महत्त्वपूर्ण उमेर हो। त्यसैले पनि यो अवस्थालाई आँधीहुरीको अवस्था भनी बाल मनोविज्ञहरूबाट व्याख्या गरिएको पाइन्छ। यस्तो अवस्थाका बालबालिका र नेपाली समाजको आस्था अनुसार यस्ता गीत उदाहरणको रूपमा पाठ्यपुस्तकमा राखिनु कत्तिको उचित होला। मेला महोत्सवमा दर्शक तान्न, भिडभाड बढाउन र उफार्न गाइने यस्ता गीतलाई पाठ्य पुस्तकमै राख्नु कति सान्दर्भिक होला। त्यस्तै कक्षा सातको कक्षा कोठामा शिक्षकले यो गीत गाउने र विद्यार्थीले सुन्ने, विद्यार्थीले गाउने अनि शिक्षकले सुन्दा कक्षाको वातावरण कस्तो बन्ला, यो पनि शोचनीय नै छ। उक्त पाठ्य पुस्तक लेखकको रूपमा पेसल नुइटेल छन् भने सम्पादकको रूपमा एलपी शर्मा भेटवाल छन्। अल्फाबेट बुक्स प्रालीले बजारमा ल्याएको कक्षा सातको उक्त पाठ्य पुस्तकको मूल्य ₹360 राखिएको छ। हामीले तपाईँलाई यति बेला जानकारी गरायौँ पशुपति शर्माको क्याम्पस पढ्न आउने भन्ने गीत कक्षा सातको किताबमा छापिएपछि नेपाली जुन शैक्षिक क्षेत्रमा पनि मचिएको खैला बैलाको बारेमा यो लेख अगाडि बढायौँ। नेपाली कला वेबसाइटबाट कृष्ण मल्लले, बुटवलका कृष्ण मल्लले लेख्नुभएको यो लेखलाई हामीले अगाडि बढाउँ यति बेला। र यति बेला एउटा भाका सुन्ने बेला भएको छ, यो भाका नै हामीले राख्दैछौँ क्याम्पस भन्दा हुने जुन भाका किताबमा समावेश गरिएको थियो। र यो भाका अगाडि साझै भाकापछि एकैछिन विश्राममा जानेछौँ, विश्रामपछि फेरि पनि उपस्थित हुनेछौँ। क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जोदाउने चित्त बुझाउने के बस्यो बानी पढाइतिर चाहिँ मन नजाने क्याम्पस पढ्न आउने ए क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जोदाउने चित्त बुझाउने क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जुधाउने चित्त बुझाउने खाली सुकुनैलाई हेरिरहन मन लाउँछ बुनैलाई क्याम्पस पढ्न आउने ए क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जुधाउने चित्त बुझाउने ए गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाँडी। फोन नम्बर 0556603141। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर सौराचोक टाँडीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर। टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc। 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc। साथमा Star City 110cc र Scooty Pep Plus पनि।

एकैछिनको विश्राम बजेको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। र आजको यो शुक्रबारी लोकझन्कारमा हामी विविध पाठहरूमाथि रहेर चर्चा गरिरहेका छौँ। यति बेला गीत नेपाली साङ्गीतिक बजारमा निक्लिएका लोकदोरी भाकाहरू त्यति धेरै चलेका छैनन् र कलाकारहरूको स्थिति अलिकति खराब भएका कुराहरू म यहाँ उठाउन चाहन्छु। न गीत चल्छ, न सिआरबिडीको बजार नै राम्रो छ, गीत सङ्गीतबाट चल्न मुस्किल होला जस्तो छ। बिहानै चिया पसलमा भेटिने कलाकारहरूको धेरै गुनासो भयो। सबैको साझा पीडा छ सङ्गीतले धानी नछोडेकोमा। कुनै समय थियो एउटै गीतले कलाकार हिट मात्रै हुँदैनथे, लगानीकर्ताले पनि गतिलो कमाइ गर्थे। तर गीत सङ्गीतले कलाकार लगानीकर्ताको पेट पाल्न छाडिसकेको छ। धेरै त पलायन नै भइसके, भएका कलाकारहरूले रोजीरोटीका लागि अन्य व्यवसायतिर आँखा लगाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव तथा सङ्कलक रमेश बिजी कलाकारको पीडा सुनिन सक्नु छ भन्छन्। बिजी भन्छन्, धेरै साथीहरूले आफ्नो पीडा लुकाएका छन्, तर सत्य यो छ कि निदाउनकै लागि औषधि खान्छन् धेरै कलाकारहरू। बाहिर राम्रै देखिए पनि कलाकारितामा लाग्नेको समस्या जटिल छ। कतिपय कलाकार यो पेसाबाट हात झिकेर विदेश हानिएका छन् भने कतिपय घरतिर फर्केका छन्। म्युजिक कम्पनीले गीत रेकर्डिङ, भिडियो निर्माण र विभिन्न टेलिभिजन विज्ञापनमा खर्च धान्न सकिरहेका छैनन्। सिआरबिटी र पिआरबिटी पहिले जस्तो डाउनलोड हुन्न, केही वर्ष अघिसम्म विदेशको बजारले केही आशावादी देखिएका कम्पनीले पछिल्लो समयमा त्यही त्यताको व्यापारमा पैसा पनि पाएका छैनन्। तर जानेको काम यही हो, चिनारी यसैमा छ भन्छन् कलाकारहरू। त्यसैले केही कलाकार म्युजिक कम्पनीले जसोतसो नेपालको सङ्गीत बजार धान्दैछन्। बजार फेरि उकालो लाग्ने आशमा बसेका धेरै म्युजिक कम्पनी र कलाकार छन्। बिन्दवासिनी म्युजिकका सञ्चालक सुभाष रेग्मी, गीतले बजार नतताउँदा कम्पनीभन्दा पनि कलाकारलाई समस्या पर्ने बताउँछन्। रेग्मी थप्छन्, सिआरबिटी पिआरबिटीको बजारमा नराम्रो प्रतिस्पर्धा छ, यसले कलाकार कम्पनीलाई फाइदा गरेको छैन, तर भविष्यमा बजार सुध्रिने आशमा छौँ। सङ्गीत व्यवसायले वर्षमा नेपाल टेलिभिजनमा विज्ञापन खर्च बापत मात्रै झन्डै 7 करोड तिरेको हिसाब किताब छ, तर 4 करोडको व्यापार भएकाले 3 करोड घाटा लाग्यो व्यवसायीलाई। यसको सिधा प्रभाव कलाकारमा परिहाल्छ। त्यसैले अहिले त आत्मसन्तुष्टिको लागि मात्रै गीत गाउने दिन आएको छ। त्यस्तै रमेश बिजले भने हिजो चलेको साग जोगाउने क्षेत्रबाट टाढा जान नसक्ने मात्रै छन् अहिले सङ्गीतमा। व्यावसायिक रूपमा आउने रचना र सङ्गीत गर्नेलाई काठमाडौँमा टिक्न धौधौ परेको छ। गीत सङ्गीतको बजार यसरी डामाडोल हुँदा पछिल्लो पुस्ताका प्रतिभाले फर्कने मौका पाउन छाडेका छन्। क्यासेट सिडीको बजार ठप्प हुनु, डिजिटल बजारले खर्च धान्न नसक्नु यो क्षेत्रको लागि ठुलो चुनौती बनेको छ। हामीले यति बेला अगाडि सार्यौँ सूर्य कुमार छेत्रीद्वारा लिखित नेपाली कला वेबसाइटबाट चल्दैनन् गीत कि भोकै घर फर्क अभियानमा कलाकार भन्ने शीर्षकमा रहेको यो समाचार तपाईँको लागि अगाडि बढायौँ। यिनै विविध जानकारीका साथमा आजको लागि कार्यक्रम लोक झन्कारको समय सकिएको छ। भोलि बिहान फेरि पनि उपस्थित हुने नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम लोक झन्कारबाट तपाईँकै लोक भाग्यको मित्र रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार। कति बेला झुल्क्यो घाम कति खेर रास्ता सानो तिमीलाई। तिमीलाई सम्झिँदा थाहै पाइनछ मायाको भएमा अरू सबै बिर्सादै गए माखा नै खाइनछु कति बेला झुल्क्यो घाम कति खेर हस्तायो